تشہیر جب تک بھائی حضرت والا رحمۃ اللہ کچھ اشعار عارفانہ سنا دیتا ہوں. حدیث شریف میں آتا ہے کچھ اشعار ایسے ہوتے ہیں جس میں حکمت ہوتی ہے. 25 یا 24 صحابہ کرام شاعر تھے, وقت کی شرائط ہیں کہ اس میں میوزک نہ ہو, کوئی لڑکی نہ ہو, کوئی عورت نہ پڑھ رہی ہو, کوئی شرک کی باتیں نہ ہو, کوئی ڈرپا نہ ہو, اس میں اشعار پڑھے جا سکتے ہیں اور سنے بھی جا سکتے ہیں. حسان بن ثابت رضی اللہ تعالیٰ عنہ شاعر رسول تھے اور ممبر رسول سے اشعار سناتے تھے. تو حضرت کے حکم پر حضرت نے مجھ سے فرمایا کہ جب تک میں نہیں آنا کمال تم جا کے کچھ باتیں بتا دو. تو اس میں کوئی دکھاوا بھی نہیں ہے. الامر فوق الادب, بڑوں کا حکم ادب سے بھی اوپر ہوتا ہے. کیا مطلب؟ الامر فوق الادب, یعنی حکم ادب سے بڑھ کر ہے. اگر مفتی فہیم صاحب بیٹھے ہیں, اتنے بڑے عالم مفتی ہیں, بڑے حضرت والا رحمۃ اللہ خلیفہ ہیں, سلیم اللہ صاحب تشریف فرمائے ہیں ماشاء اللہ, عارف بلّہ مولانا شاہ حکیم محمد افضل صاحب رحمۃ اللہ کے یعنی جوانی دیکھے ہوئے, اتنے پرانے پرانے حضرات یہاں تشریف فرمائے ہیں, سب انتظار کر رہے ہیں حضرت والا حضرت شاہ فیروز عبداللہ میمن صاحب داروں کا. تم آئیے گا ان شاء اللہ تعالیٰ جلد تشریف سے آئیں گے. دعا بھی فرمائے اللہ تعالیٰ ان کو صحت کاملہ عاجلہ مستمرہ دائمہ عطا فرمائے. پیٹ کا کچھ عارضہ ہے جس کی وجہ سے وہیں نماز ادا فرمائی, تو ان شاء اللہ تعالیٰ تشریف میں آئیں گے. حضرت انتظار تو سب کو ہے, مجھے بھی انتظار ہے. میں بھی کراچی سے حضرت کی صحبت کے لیے آیا ہوں, کوئی بیان کرنے تھوڑی آیا. وہ حضرت نے حکم فرمایا تو عرض کر رہا ہوں. کیونکہ دل میں ہوتا ہے کہ ظاہر سی بات ہے سب لوگ انتظار کر رہے ہیں کہ اتنے بڑے اللہ والے آئے ہیں, ان کی زیارت کے لیے سب لوگ یہاں ہم لوگ جمع ہوئے, میں بھی ان کے ساتھ ہی حاضر ہوں کراچی سے. تو یہ بہت پیارے اشعار ہیں, دعائیے اشعار ہیں حضرت والا رحمۃ اللہ علیہ. انتظار میں بھی ہمیں ان شاء اللہ تعالیٰ بہت زبردست ثواب ملے گا. حضرت فرماتے ہیں صبر سے بھی اللہ ملتا ہے, شکر سے بھی اللہ ملتا ہے. تو ابھی ہم لوگ صبر کر رہے ہیں, دل ٹوٹے ہوئے ہیں. یہ کوچ والے تقریباً 40 علماء حضرت کے ساتھ آئے ہیں, 40 عالم بندہ ہے وہ کراچی سے حضرت والا کے ساتھ آئے ہیں, اور انجینئر ڈاکٹر بھی ساتھ آئے ہیں, اور پرانے پرانے حضرات حضرت والا کے ساتھ آئے ہیں. تو سب کے دل ٹوٹے ہوئے ہیں کہ حضرت کی زیارت نہیں ہوئی, عصر کے بیان میں بھی نہیں ہوئی. ہم سمجھے تھے عشاء میں تشریف لائیں گے, حضرت اس میں بھی نہیں ہوئی. تو مگر باتیں ان شاء اللہ تعالیٰ حضرت والا کی سنائی جا رہی ہیں. اپنے خالق پر فدا ہو اور غیر اللہ کو چھوڑ, دامن مرشد پکڑ اور نفس کے رشتے کو توڑ. ماشاء اللہ سبحان اللہ کہہ سکتے ہیں. یعنی اگر اللہ سے فدا ہونا چاہتے ہیں تو غیر اللہ کو چھوڑنا پڑے گا. فیس بک, یوٹیوب, گندی ننگی تصویریں جو موبائل پہ دیکھتے ہیں, لڑکے لڑکیاں, اور غیر اللہ کو ٹی وی گھر سے نکالنا پڑے گا, اپنے اخلاق درست کرنے پڑیں گے, اپنے نفس کو مٹانا پڑے گا اللہ والوں کے سامنے, تو پھر انشاءاللہ اللہ مل جائے گا. جہاں نفس کا وطن, اپنے نفس کو ہٹا دو سامنے سے تو اللہ مل جائے گا. نفس کیسے مٹے گا؟ اللہ والوں کی صحبتوں سے, اپنے نفس کو مٹانے سے اللہ ملتا ہے. اکیلے چلنے سے اللہ نہیں مل سکتا. جب تک اللہ والوں کے سامنے کی جوتیاں نہیں اٹھائیں گے, شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ نے فضائل تبلیغ میں لکھا ہوا ہے, ضروری ہے کہ شیخ کو تلاش کر. یہ حضرت نے کل فضائل تعلیم تبلیغ سے پڑھ کے بھی سنایا ماشاء اللہ ہمارے پیارے شیخ نے. حضرت شاہ فیروز عبداللہ میمن صاحب دامر قاسم عالیہ محبوب العلماء و صلاح ہیں, شیخ العلماء ہیں, بنوئی ٹاؤن کے بڑے جامعہ فاروقیہ کے نائب ناظم وہ ہمارے حضرت شاہ فیروز عبداللہ میمن صاحب دامر قاسم عالیہ سے بحث ہیں. ابھی لاہور کا سفر ہوا تو جامعہ اشرفیہ لاہور کے بانی اس وقت جو ہیں مولا فضل رحیم صاحب دامر قاسم عالیہ, وہ ہمارے حضرت والا کے ایسے ماشاء اللہ ساتھ ساتھ چل رہے تھے اور اتنا فدا ہو رہے تھے. یا علماء میرے شیخ سے کیوں فدا ہو رہے ہیں؟ کیونکہ ان کے اندر اللہ کی محبت کی خوشبو آ رہی ہے, ان کے اندر اللہ کی محبت کی خوشبو آ رہی ہے, نظر آ رہا ہے کہ ان کے دل میں مولا ہے. ابھی حضرت تشریف لائیں گے ان شاء اللہ تعالیٰ تو آپ سب پتہ چل جائے گا. بہت سے حضرات جانتے بھی ہیں, کچھ نئے حضرات بھی ہوں گے. اپنے خالق پر فدا ہو اور غیر اللہ کو چھوڑ, دامن مرشد پکڑ اور نفس کے رشتے کو توڑ. خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن, خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن, عارضی دل و پیغمبر کی خاطر راہ پیغمبر نہ چھوڑ عارضی. ایک چھوٹی سی فیس بک کی تصویر کے لیے ایک لڑکی اور لڑکے کے لیے اللہ کو چھوڑ دیں گے ہم لوگ. اور اب تو رمضان شریف آ رہا ہے, یہ تقویٰ حضرت ہمارے حضرت والا کبھی دو بیان ہوئے انڈیا کے اندر, حضرت شاہ فیروز عبداللہ میمن صاحب زادہ تو والیہ کا, ہر جگہ حضرت رمضان شریف کی تیاری پر بیان فرما رہے ہیں کہ لعلکم تتقون, تاکہ ہم لوگ متقی بن جائیں. جو گناہ ابھی ہم نہیں چھوڑ پا رہے, ابھی اتنا پیارا مہینہ آ رہا ہے, شیطان تو سرکش, شیاطین تو قید کر دی جائیں گے, مگر نفس سے مقابلہ مشکل ہوتا ہے تو اس کے لیے رمضان شریف آ رہا ہے. نفس سے مقابلہ آسان ہو جاتا ہے, جب کھانا نہیں ملتا نفس کو تو جو تگڑا ہو رہا ہے وہ خود ہو جاتا ہے. نفس کو جب کھانا پینا ملتا ہے جب یہ تگڑا ہوتا ہے. اگر اس کو حضرت فرماتے ہیں بڑے حضرت والا رحمۃ اللہ, اس کو دو دن روٹی نہ ملے تو پھر دیکھتے ہیں کون لڑکیوں کے اور لڑکوں کے چکروں میں, فیس بک اور یوٹیوب کے چکروں میں پڑتا ہے. یہ سب گندم کا فساد ہے, اس کی وجہ سے ہم لوگ گناہ کرتے ہیں, اللہ کو ناراض کرتے ہیں. دو دن روٹی نہ ملے گی تو پھر دیکھتے ہیں کون یہ فیس بک یوٹیوب اور ننگی تصویروں اور لڑکی لڑکیوں کے چکروں میں اپنی زندگی کو ضائع کرتا ہے. یہ سب گندم کا فساد ہوتا ہے حضرت والا. اس وقت حضرت سے دعائیں لے کر آ رہا ہوں, ہم تو وہیں اثر والے بیان سے پھر وہیں چلے گئے تھے, پھر حضرت والا نے تفیق سے فرمایا جب تک میں نہیں آ رہا تو آپ بیان کر دیجیے, تو حضرت کے حکم پر پھر باتیں عرض کر رہا ہوں, اشعار بھی پڑھ رہا ہوں. جان اب یہ بہت پیارا ہے, یہ شعر میرے لیے ہے, میرے شیخ حضرت شاہ فیروز عبداللہ میمن صاحب زادہ تم آئیے, میرے تیسرے شیخ ہیں. شیخ اول تھے عارف بلّہ شیخ العرب العجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ, ان کے انتقال کے بعد حضرت سید شاہ جمیل میر صاحب رحمۃ اللہ علیہ جو خادم خاص تھے حضرت والا رحمۃ اللہ علیہ کے, اور 50 سال دن اور رات لگ کر حضرت والا کے ساتھ رہے, اور جتنی کتابیں ہمیں مل رہی ہیں یہ پوری دنیا میں جو تقسیم ہو رہا ہے حضرت والا کا مال, وہ حضرت والا حضرت سید شاہ جمیل میر صاحب رحمۃ اللہ کی خدمت ہے. وہ دن رات ایک کر کے کتابیں لکھی, ایک ایک بات حضرت والا کی نوٹ کی, اور اس کے بعد ان کے انتقال کے بعد اب حضرت والا حضرت شاہ فیروز عبداللہ میمن صاحب دام القاسم عالیہ بہت بڑے اللہ والے شیخ العلماء و صلاح ہیں, اور آپ جو تبلیغ بھائی بیٹھے ہوئے ہیں ان کو بتاتا ہوں آپ کو, ڈاکٹر نوشاد صاحب سے اللہ تعالیٰ خانقاہ کا بھی کام لے رہے ہیں, تبلیغ کا بھی کام لے رہے ہیں وہاں کراچی کے اندر, وہ ہمارے شیخ سے ملنے آئے ماشاء اللہ, اور ہمارے شیخ ان پر فدا ہو رہے ہیں, وہ حضرت والا پہ فدا ہو رہے ہیں. تبلیغ کے بڑے تو ہمارے شیخ پہ فدا ہو رہے ہیں, خانقاہ کے بڑے اللہ والوں پہ, حضرت ہمارے حضرت جو ہے حضرت ڈاکٹر نوشاد صاحب پہ فدا ہو رہے ہیں. مفتی ظفر عثمانی صاحب دام القاسم عالیہ جو شیخ الاسلام ہیں وہ غرفۃ السالکین تشریف لائے تھے ماشاء اللہ, اور ہمارے حضرت والا ان سے فدا ہو رہے تھے, اور حضرت مولانا مفتی ظفر عثمانی صاحب دام القاسم عالیہ ہمارے شیخ کی تعریفیں فرما رہے تھے. مفتی عبدالرؤف تقروی صاحب دام القاسم عالیہ نائب دارالعلوم کراچی, اور اب ماشاء اللہ مفتی کے دارالعلوم کراچی ہو گئے, وہ بھی وہاں تشریف لائے تھے. تو علماء ہمارے شیخ پہ اتنا اعتماد فرماتے ہیں کہ جامع الرشید کے مفتی بیٹھے ہیں ماشاء اللہ ہمارے شیخ سے بحث ہیں. تو میں ایک بات بتا رہا تھا, جب ابھی تیسرے شیخ سے میں بحث ہوا حضرت شاہ فیروز عبداللہ میمن صاحب زادہ تم عالیہ سے, تو حضرت نے ایک بات فرمائی تھی ایک دم اللہ تعالیٰ دل میں بھی اتار دے. مجھے شعر ہے نا, پینے کا تو بے حساب پی لی, شرابی تھا جگر مراد آبادی, شراب پیتے تھے آل انڈیا شاعر. دوسرا جو شعر ہے مجھے دل پہ لگا ایک دم, اب ہے روزے حساب کا دھڑکا. اب تیسرا شیخ ہو گیا, آپ کو سدھر جاؤ کمال, اب ہے روزے حساب کا دھڑکا, اب قضا نمازیں ادا کرو, اپنے اخلاق درست کرو بیوی کے ساتھ. بیوی ہے کوئی نوکرانی تھوڑی ہے, اس کو ہم چماٹے لگا رہے ہیں. ابھی مفتی صحیح مشرف صاحب اخلاق پہ بیان کروا رہے تھے, اللہ کی بندی ہے. حضرت فرماتے ہیں جگر پہ ہاتھ رکھ کے ذرا پوچھو کہ ہماری بیٹی, میری بھی بیٹی ہے چھوٹی ہے, جب اس کی شادی ہوگی, ہماری بیٹیوں کی جب شادی ہوتی ہے ہم کیا چاہتے ہیں, ہمارا داماد اس کو پٹائی کرے یا اس کو انڈا کھلائے مرنڈا پلائے مگر ڈنڈا نہ لگائے. حضرت والا کا جملہ تھا, بیوی کو انڈا کھلاؤ مرنڈا پلاؤ مگر ڈنڈا مت لگاؤ, اللہ کی بندی ہے. اس پہ ظلم کرنے والا حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کمینہ شخص ہے وہ شخص جو بیویوں پہ جو بیویوں کے اوپر غالب آ جاتا ہے. یغلبن کریمن, کریم شوہروں پہ عورتیں غالب آ جاتی ہیں, اور یغلبہن لئیم, اور بد اخلاق اور کمینے شوہر عورتوں پر غالب آ جاتے ہیں. فانا احب ان اکون کریما مغلوبا, میں اس بات کو احب رکھتا ہوں کہ کریم رہوں اور عورتیں میرے اوپر غالب رہیں. ولا احب ان اکون لئیما غالبا, میں بد اخلاق ہو کر عورتوں میں غالب ہونا نہیں چاہتا. تو عورتیں تو میں تو کریں گی. حضرت فرماتے تھے کہ حضرت بڑے حضرت والا نے ایک شخص کو دیکھا, حکیم الامت ثانوی رحمۃ اللہ کی بات لکھی, ایک شخص نے کہا حضرت میری بیوی ہر وقت تو میں کرتی رہتی ہے. تو حضرت والا نے فرمایا یہ سمجھ لو میں نے ایک مینا پال رکھی ہے, مینا پال رکھی ہے پنجرے کے اندر بند ہے بولے آ رہی ہوں. تو یہ اللہ کی بندیاں ہیں ہماری بیٹی. حضرت نے یہ جملہ حضرت والا کا تھا, ہماری بیٹی پہ کوئی ظلم کرے تو کتنا کیسا ہمارا دل کلیجہ خون ہو جاتا ہے. تو ہماری جو بیوی ہے کسی کی بیٹی بھی تو ہے بھائی, وہ اور جن کی بیویاں بوڑھی ہو گئیں. تو حضرت والا رحمۃ اللہ فرماتے تھے, ہمارے شیخ بھی باتیں فرماتے ہیں, مجھے بڑے حضرت والا کی باتوں کی جہاں سے بھی خوشبو آتی ہے میں وہاں پہنچ جاتا ہوں. अजीब अजीब बातें होती हैं, अजीब अजीब इल्हामी बातें, आसमानी बातें, जिससे लोगों के दिल बदल जाए। क्या बात है कि उससे बोले जो जिनकी बीवियां बूढ़ी हो गई, 50 साल का साथ है, 40 साल का साथ है, 25 साल का साथ है, वो जब घर के अंदर जाए तो बोले ए मेरी बुढ़िया, शकर की बुढ़िया, वाहरी मेरी गुड़िया। इंशाल्लाह ताला वो खुश हो जाएगी। हमारे शेख, अच्छा एक बात आपको बताता हूँ, अभी जो हमारे इतने बड़े अल्लाह वाले आने वाले हैं, अजर शाह फिरोज अब्दुल्ला मेमन साहब दावर का तुम आजिया, इनके पूरा घर, पूरा घराना माशाल्लाह, पूरा घराना, भाई, घर वाले, खानदान वाले, सब हजर शाह फिरोज अब्दुल्ला मेमन साहब दावर का तुम आजिया से बहस है। और मुफ्ती अब्दुल सकरी साहब दावर का तुम आजिया फरमाया, देखना हो कौन सच्चा शेख है तो उसके घर वालों से पूछो, घर वालों से पता चलता है। बयान पे तो सब अल्लाह वाले बन जाते हैं, बयान करना तो आसान है। हमारे शेख भी फरमाते हैं अमल करने में नानी मरती है, क्योंकि उनके अखलाक अच्छे हैं। तो बालबन मोइन भाई, नईम भाई, नईम भाई, हाँ, वो फरमाए थे कि हजरत फिरोज अब्दुल्ला मेमन साहब दामोदर कासिम आलिया का तकवा जितना बाहर है उससे ज्यादा घर के अंदर तकवा से रहते हैं। ये होते हैं अल्लाह वाले कि बाहर भी तकवा में और घर के अंदर उससे ज्यादा तकवा में, जभी तो घर वालों के अंदर दीन आएगा। अगर हम बाहर तकवा से रहेंगे, घर वालों से गुस्सा करेंगे, बच्चों की पिटाइयाँ करेंगे और गंदी गंदी तस्वीरें देखेंगे, अखलाक खराब करेंगे, पड़ोसियों की हुकूमत अदा नहीं करेंगे, माँ बाप से बदतमीजा करेंगे, तो फिर घर में दीन कैसे आएगा। ये चीज़ सीखने की होती है। दुआ फरमाए अल्लाह ताला हमारे शेख को जल्द से जल्द ले आए, इंतज़ार कर रहे हैं हम सब लोग इंशाल्लाह ताला। जब तक तयम्मुम से काम चलाई, बातें तो बड़े अदब वाले की सुना रहा हूँ, तो ये सुनिए। तो ये मैंने बात इसलिए अच्छी थी, ये मौत की बात है, इसके अंदर बहुत प्यारे शेर है। जाने कब आ जाए रब से तुझको पैगाम अजल, राह गुम कर दानफत को उसकी गुमराही से मोड़, राह गुम कर दानफत को उसकी गुमराही से मोड़। मैंने माना है बहारे आरज़ी तुझको लज़ीज़, दाइमी राहत की खातिर आरज़ी राहत को शोर। अभी हम लोग कराची वाले जो आए हुए हैं, कराची में हाइपर मॉल खुली थी, भाई चला हैदराबाद में हाइपर मॉल खुली, यानी ये जो सुपर मार्केट खुले आ रही है, मार्ट वगैरह, इसके अंदर कितनी गंदे गंदे लड़कियों के स्टिकर लगे हुए हैं और मिस गैदरिंग हो रही है और जिसम बचाना मुश्किल, गंदे गंदे लिबास हैं। ठीक है, ऐसे वक्त में जब कोई ज़रूरी सामान लेना हो तो जाएं, ऐसे वक्त में सर भीड़ ना हो, वो भी ज़रूरी, मगर वो चीज़ें दूसरी दुकान से भी मिल जाती हैं। अपने वक्त को क्यों बर्बाद करें। हज़रत हमारे शेख भी फरमाते हैं कि दर्जनों लोग, अभी हज़रत हर जगह बयान, दर्जनों अहबाब ने माशाल्लाह उनके घर वालों ने ईद की शॉपिंग अभी से कर ली है ताकि रमज़ान शरीफ में हमें बाज़ार ना जाना पड़े। बाज़ार सबसे बुरी जगह है, मस्जिदें सबसे अच्छी जगह हैं। तो शॉपिंग वगैरह जो करनी है, और ईद पे नया जोड़ा पहनना कोई ज़रूर फर्ज वाजिब भी नहीं है, अगर जिसको अल्लाह ने दिया है वो खरीद ले, मगर ईद से पहले शॉपिंग कर लें ताकि ईद के दिन रमज़ान शरीफ में हमें बाज़ारों के चक्कर ना लगाना पड़े। तो फरमा रहे, मैंने माना है बहार आर्जी तुझको लजीज, दायमी राहत की खातिर आर्जी राहत को छोड़। दायमी राहत क्या है? इंशाल्लाह खबर मरने के बाद इंशाल्लाह, भाई तस्वीर ना बनाए, तस्वीर कोई ना बनाए, तस्वीरें खिंचवाना बनाना जबाना मना फरमाते थे। जज़ाकअल्लाह। ये बहुत ज़बरदस्त शेर है, जो लोग गुनाह नहीं छोड़ पा रहे, और मेरे शेर ने बहुत जगह बयान फरमाया, जो जिसके पास इंटरनेट वाला मोबाइल है, इंटरनेट वाला मोबाइल, और बार बार वो गंदी तस्वीरों में मुलविस हो चुका है बार बार, तो वो शख्स सादा मोबाइल रख ले, अपने नफ्स से भरोसा ना करें। मेरे शेख इतने बड़े शेखुल अरब वाला जहाँ सादा मोबाइल रखा हुआ है ताकि जब वो सादा रखेंगे तो जो दूसरे लोग हैं जो जवान जवानियाँ बर्बाद कर रहे हैं मोबाइल के ऊपर गंदी तस्वीरों की वजह से, वो भी बच जाएंगे उनको देख के। सैंपल तो ज़रा तगड़ा होना चाहिए ना। तो अब ये सुनिए, हिम्मत मरदा, मैं भी सुनूँ, मेरे भी कान है। हिम्मत मरदाना ए जालिम तू कर अब इख्तियार, राह सरबाजी में अपनी हुए रूबाही को छोड़। यानी मर्दाना वहाँ नफ्स से हमला करें। हज़रत मीर साहब रहमतुल्लाह अलैह दर्द दिल से ये शेर पढ़ा करते थे, बहुत दर्द दिल से, बहुत ज़बरदस्त शेर है। महबूब हकीकी से कब तक रहेगा गाफिल, महबूब हकीकी से कब तक रहेगा गाफिल, हाँ नफ्स पर तू कर दे एक बार दलेराना। नफ्स पे मर्दाना बार हमला कर रहे हैं। अल्लाह ने हमें मर्द बनाया है, औरत नहीं बनाया। मर्द जो होता है वो छोटी बड़ी तजारत उसको अल्लाह से वाफिल नहीं करती। تھوڑے ماشاء اللہ جو لوگ داڑیاں رکھے ہوئے اللہ والوں سے بحث ہیں، ہم سب اللہ والوں سے تعلق ہے، تبلیغی جماعت سے، مدارس سے، مساجد سے، تو اب چند گناہ ہیں جو ہم چھوڑ دیں گے تو بہت جلد اللہ والے بن جائیں گے. جیسے غصے کا گناہ ہے، حسد ہے، کینہ دل میں بھرا ہوا ہے. جس کے دل میں کینہ ہوگا شب برات میں اس کی مغفرت نہیں ہوتی. کینہ کیا کہتے ہیں حضرت فرماتے ہیں، کینہ بیماری ہے، دل کی بیماری ہے جو ایکس رے اور الٹرا ساؤنڈ میں نظر نہیں آتی. یعنی انتقام لینے کا جذبہ کسی کے دل میں، غصہ بھرا کسی مسلمان بھائی کے لیے، ساتھ نندوں کا جھگڑا، ماں باپ کا، بھائیوں کا جھگڑا، تو اس سے جو ہے اس سے اس کی مغفرت نہیں ہوتی. اس کا آسان سا حل کیا ہے؟ اس کے لیے نام لے کے دعا کرے، سلام میں پہل کرے، اور اس کو حدیے تحفے بھجوائے، اور جو ہے اس سے دعا کی درخواست کرے، ان شاء اللہ تعالیٰ حسد نکل جائے گا. حسد جو ہے نیکیوں کو کھا جاتا ہے وہ. اور اسی طرح میرے حضرت میر صاحب رحمۃ اللہ ایک جگہ فرما رہے تھے، جیسے بد نظری سے ایمان کی علاوہ چھین لی جاتی ہے، ایک شخص نظر کی حفاظت کرتا ہے مگر گھر کے اندر غصہ کرتا ہے، تو غصے والے سے بھی ایمان کی علاوہ چھین لی جاتی ہے. حدیث شریف میں آتا ہے، غصہ ایمان کو ایسے تباہ و برباد کر دیتا ہے جیسے ایلوا شہد کو. ایلوا ایک کڑوی دوا ہوتی ہے جو دور بھی اگر کوئی کوٹ رہا ہو تو یہاں تک بدبو آ جائے گی. تو جیسے غصہ جو ہے ایمان کو ایسے تباہ و برباد کر دیتا ہے. اس کا علاج بہت اچھا ہے، علاج الغضب میرے شیخ کی کتاب ہے. ایک خان صاحب رکشے والے تھے یہاں حیدرآباد میں، یہاں پہ کتابیں تقسیم ہوتی ہیں تو ان کو وہ بیوی کی بہت پٹائیاں کرتے تھے، ان کو کتاب مل گئی علاج الغضب. تو مگر خان ہو یا پنجابی ہو، سندھی ہو، بلوچی ہو، سب مسلمان بھائی بھائی ہیں. ہم جو ہے جس کے دل میں تعصب ہوتا ہے وہ اللہ کا دوست نہیں بن سکتا. ہم سب مسلمان بھائی بھائی ہیں. عزت والا شخص وہ ہے جو تقوا سے رہتا ہے، اور تقوا نام ہے گناہوں سے بچنے کا. اس زمانے کا سب سے بڑا گناہ بد نظری ہے، اللہ کی نافرمانی. بد نظری سے دل جو ہے اس اللہ کی طرف تھا، اب اس جب بد نظری کر لی تو وہ دل جو ہے لڑکی کی طرف ہو گیا، لڑکے کی طرف ہو گیا، گندی تصویروں کی طرف ہو گیا. سچے دل سے توبہ کر لیں، حضرت فرماتے مایوس ہونے کی ضرورت نہیں ہے. ماشاء اللہ اتنے لوگوں نے ابھی پرسوں ایک ہفتے پہلے جاپان سے ایک صاحب، میرے شیخ کا بیان ہوا، حضرت شاہ فیروز عبداللہ میمن صاحب، دامن قاسم عالیہ کا بیان، جمعے کا بیان ہوا، اور جاپان سے ایک صاحب آئے ہوئے تھے. پوری زندگی 60 سال کی عمر تقریباً ان کے قریب تھی، زندگی جاپان وغیرہ میں 10 سال گزارے انہوں نے، مگر ماشاءاللہ حضرت کا بیان سنا اور داڑھی رکھنے کا ارادہ کر لیا، سچی توبہ کر لی گناہوں سے، اور بتا دیا اپنے بیٹے سے، بول دیا کہ بھائی گھر کے اندر ٹیلی ویژن نہیں لے کر آنا. اس کو چوٹ لگ گئی، 60 سال کی عمر میں اس کو چوٹ لگ گئی. چوٹ تو کسی وقت بھی لگ سکتی ہے، ہم سب کے دل میں دل ازل سے تھا، کوئی آج کا شہدائی ہے تھی جو ایک چوٹ پرانی وہ ابھر آئی ہے. محبت کی چوٹ تو ہم سب کے سینوں میں لگی ہے ماشاء اللہ. اور حضرت والا فرماتے تھے رحمت اللہ علیہ، جس کو اللہ نے نسبت عطا فرما دی، ہمارے شیخ فرماتے ہیں بہت سے لوگوں کو اللہ تعلق معاللہ دے دیتے ہیں مگر اس کے بعد اس کی بڑھوتری کی فکر نہیں کرتے. وہ شیخ کے پاس جائیں، صحبت شیخ بڑھائیں، اس سے فائدہ ہوتا ہے، ایمان کی حلاوت میں اضافہ ہوتا ہے. کبھی بھی خلافت ملنے کے بعد، حضرت فرماتے ہیں خلافت ملنے، خلافت کوئی جنت کا سرٹیفکیٹ نہیں ہے، یا کسی کو کوئی منصب مل گیا اس کے بعد اللہ والوں سے دور نہیں ہونا چاہیے، اور زیادہ قریب ہونا چاہیے، ان سے مضبوط اصلاحی تعلق ہونا چاہیے. فضائل تبلیغ کی بات بتا رہا تھا، فضائل امان میں لکھا ہوا ہے کہ ضروری ہے کہ شیخ کو تلاش کر. ابھی پیغام آیا ہے کہ ہمارے پیارے حضرت والا حضرت شاہ فیروز عبداللہ محمد صاحب، شیخ العلماء وقتگانہ افسر ثانیہ قطب زمان، دامن القاسم عالیہ جو ہے ان کو پیٹ کا عارضہ ہے، بعض یعنی پیٹ میں تکلیف ہو رہی ہے، اس وجہ سے حضرت کا آرام مشکل ہو جائے گا. تو حضرت جو ہیں حضرت مولانا سہیل صاحب دامن القاسم عالیہ کو بھیج رہے ہیں، ان شاء اللہ تھوڑی دیر میں تشریف لے آئیں گے. وہ اس وقت جو ہیں عارف اللہ شیخ العرب الجم مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد افضل صاحب رحمۃ اللہ علیہ کے بہت پرانے، بہت ہی پرانے خدام میں سے ہیں، ان شاء اللہ تعالیٰ وہ ابھی تشریف میں آئیں گے تو انہیں کا بیان ہوگا. حضرت ان کو بھیج رہے ہیں بیان کے لیے، और जिनको माशाल्लाह अल्लाह वाले यहाँ मौजूद हैं, हैदराबाद में मौजूद है ना, खान का अफसर ये कोतार में है, आप लोग तो हैदराबाद नहीं रहते हैं, हैदराबाद वाले तो जाके मिल के आ जाएंगे। अगर बीमार से हैं मुलाकात का तो मना नहीं है, अगर अगर तो सो रहे होंगे तो आप फजर में तशरीफ लाएं, हजरत वाला की फजर में भी बयान होगा आज, तो ज्यारत तो हो जाएगी इंशाल्लाह। अल्लाह वाले हम लोग डॉक्टरों के पास बैठे रहते हैं कितने कितने घंटे, सुबह जानकरों से कुछ चार पाँच छः सात इंजीनियर आए थे, तो माशाल्लाह उन्होंने एक घंटे इंतजार किया, फिर हजरत की ज्यारत हो गई माशाल्लाह, हजरत ने उनको अपने साथ खाना भी खिलाया। सुबह की बात कर रहा हूँ क्योंकि हजरत बयान में तशरीफ नहीं ले जाए थे पेट के आर्जे की वजह से, तो तकलीफ अल्लाह वाले मौजूद हैं, सब मौजूद हैं। तो हजरत ने अभी हजरत मौलाना सुहेल साहब दामन रकातुम आलिया जो बड़े हजरत वाला रहमत के बहुत पुराने खादिम, बहुत पुराने खादिम और खलीफा खास और इंजीनियर हैं, इंजीनियर भी हैं, उसके बाद उन्होंने आलिम बने और बहुत अच्छे अपनी जवानी बहुत अच्छे तक बड़े हजरत वाला ने उनसे यानी एहतियात की, तो वो अभी तशरीफ ला रहे हैं, उनका बयान होगा। जिनको हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामन रकातुम आलिया से मुलाकात करनी है तो खान साहब से ये कोता तशरीफ लाएँ, हजरत तो मौजूद हैं तो वहाँ से उनसे मुलाकात ज्यारत हो जाएगी इंशाल्लाह। आखिरी शेर पढ़ देता हूँ, दीन जिसका है उसी पर आसरा अख्तर करो, दीन जिसका है उसी पर आसरा अख्तर करो, काम जिसका है उसी पर अपनी सब फिक्रों को छोड़, काम जिसका है उसी पर अपनी सब फिक्रों को छोड़। ना शरीफ जी रोटी ना चार सुना देता हूँ, हमारे हजरात माशा मेरे शेख का एक शेर है, क्योंकि यहाँ चारों तरफ अहले रसूलात की मतालिब ज्यादा है, तो आप हजरत वाला का एक शेर सुनिएगा, किसने मेरे शेख आके के रसूल से फरमाते हैं कि मेरे शेख का शेर है आरिफ बिल्ला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह शेख उल अरब वल अजम का, कि उड़ेगी हवा से जो खाके मदीना, उड़ेगी हवा से जो खाके मदीना, मैं ऐसे गुबारों में मस्तूर होऊंगा, मदीना चीज में मट्टी उड़ेगी मैं उसमें छुप जाऊंगा। देखिए क्या प्यारा शेर है, और फरमाते हैं अबू बकर पालो उस्मानो हैदर, तसव्वुर में हम उनके घर देखते हैं। और सुनिए ये शेर सुनिए, तजल्ली जो है सर्द गुंबद पे अफजल, तजल्ली जो है सर्द गुंबद पे अफजल, उसे रश्के शम्सो कमर देखते हैं। और हजरत वाला फरमाते हैं जब गुंबदे खिजरा नजर आ जाए तो ये शेर पढ़ लिया करो, कौन सी थी गुंबदे खिजरा का तू, देख वो है ऐ निगाहे बेफरार, होशियार है जाने मुस्तर होशियार, आ गया शाहे मदीना का दियार। हमारे शेर बहुत बड़े आशिक रसूल थे, हजरत वाला के साथ अलहमदुल्ला कभी के दो उम्र के सफर में बड़े हजरत वाला को जैसी मस्जिद नबी शरीफ का जाते होते थे, मदीना आप लोग कभी मेरे साथ मिलकर पढ़ी है सर, हमारा शेर साहब राम का तुम आइए रशीद ला रहे हैं, मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना मदीना, बड़ा लोक देता है नाम मदीना, मदीना मदीना मदीना मदीना, बड़ा लोक देता है नाम मदीना, सुकून जहाँ तुम कहाँ ढूंढते हो, सुकून जहाँ तुम कहाँ ढूंढते हो, सुकून जहाँ तुम कहाँ ढूंढते हो, सुकून जहाँ है मदीना, सुकून जहाँ है मदीना। छह फुट के जिसमें शरीर को नाफिज कर रहे हैं, सर के बाहर सुनत के बजाते हैं, एक फुट की दाढ़ी होती है बताते हैं, थोड़ी सी नीचे से दाढ़ी रखनी, मुट्ठी रखना दाएं तरफ से बाएं तरफ से, और ये दाढ़ी का बच्चा रखना चारे मामों के नजदीक वाजिब है। एक मुट्ठी से चावल बराबर, दाढ़ी कम का करवाना चावल बराबर, ये दाढ़ी को शेव करना हराम है, हराम है, हराम है, और 24 घंटे का गुनाह है। हजरत मौलाना असर साहब दामन बाद वाणी का शेर है कि अगर दाढ़ी के रख लेंगे इसे चेहरा बदनुमा लगता तो फिर दाढ़ी मेरे सरकार की सुन्नत नहीं होती। जिसके और हजरत वाला का शेर है जिसके चेहरे में ना हो आलमी की सुन्नत कैसे मालूम हो मोमिन का मुसलमान होना। दाढ़ी तो मुसलमान का कंडा है, ये चेहरे पे सजनी चाहिए, हिम्मत करके रख लेनी चाहिए। ना बीवी, ना खानदान वाले, ना मोहल्ले वाले, इनसे डरने की जरूरत नहीं है। हजरत फरमाते हैं कमर में ये सब काम आएंगे, वाले कुछ तरह पर काम आएंगे, मरने के बाद काम आएंगे, जिनकी वजह से हम दाढ़ी को चेंज करवा रहे हैं। काम को अल्लाह की जात आएगी और दूसरा की मोहब्बत काम आएगी, इसलिए हिम्मत करके किसी मोहल्ले खानदान वाले से डरने की जरूरत नहीं है। अगर मैं यहाँ हैदराबाद से जाता था तो फरमाते हैं अपना तारुफ करवाओ, हैदराबाद शेरों का शहर है, शेर जो है बाबा शेर है, उसकी दाढ़ी की होती है, पट्टे बाल की होते हैं, और उसके गुम ना हो तो दाढ़ी शेर के कामिल मालूम। और हजरत फरमाते थे कि मुसलमान को अल्लाह ने शेर बनाया है, शेर ही थोड़ी बनाया है, और शेर जो है दरिया के अगर शेर सीधी तरफ दरिया सीधी तरफ बह रहा है तो शेर जो है उल्टी तरफ उससे चलेगा। तो हम लोग सारा माशा पहाशी उरियानी दाढ़ी शेर करवा रहे हैं, गुनाह कर रहे हैं, अल्लाह की नाफरमानी कर रहे हैं, मगर हम लोग उसके खिलाफ चलेंगे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पे चलेंगे। अब एक बचारा सुन लीजिए, मन आगे आप सुनना थी जिसने मेरी सुन्नत को जिंदा किया, फकत अहक बनी, गाड़ी गंदी वाले फरमाते उसने मुझसे मोहब्बत की, वमन अहक बनी जिसने मुझसे मोहब्बत की, काना माया भी जन्ना और जन्नत है मेरे साथ होगा, हजूर सल्लल्लाहु अलैहि वसल्लम का उसको साथ मिल जाएगा। आसान की सुन्नत है कुर्ता पहनना, पहले सीधी आती है पहन लिया, रुटी आती है, सलवार पहननी है तो तीन तरीके हैं, पहले सीधे पैर में पहन लिया फिर उल्टे पैर में, दूसरा तरीका पहले उल्टे पैर में पहन लिया फिर सीधा पैर, तीसरा तरीका है कि कोई सलवार लेके खड़े हो जाए। और हजरत मौलाना अब्दुल हमीद साहब साउथ अफ्रीकी वाले मिसाल दिया करते थे, बड़े हजरत वाला बहुत मुस्कुराते थे। तीसरा तरीका ये है कि कोई सलवार लेके खड़े हो जाए, कोई लॉन्ग जंप करा के जाए और दोनों टांगे एक साथ डाल दे, ऐसा तो हो नहीं सकता। तो सलवार तो पहननी है तो सुन्नत के मुताबिक सलवार पहन। और एक बात और बता दूँ, अल्लाह वाला पूरे सुन्नत के सांचे में डरे होते हैं। मेरा भी छोटा बेटा है, छोटे छोटे बच्चे अगर शाहरुल अब्दुल्ला मेहमान साहब दाम बात वाले के पास भी आते हैं, अगर मीता रहमत के पास भी आते थे, और अगर वाला रहमत बड़े हजरत वाले के पास, तो हमारे हजरत ने बड़ा अच्छा सिलसिला शुरू किया है कि एक्चुअली आप छोटी सी टॉफी रखते हैं, छोटा बच्चा आता है उसको टॉफी दे देते हैं। देखिए अल्लाह वाले बच्चों को ही तब तक करते हैं, और उससे ये होता है कि उनके दिल में अल्लाह वालों की मोहब्बत, दाढ़ी वालों की मोहब्बत पैदा हो जाती है, और फिर वो आना जाना शुरू करते हैं, और फिर जब आने बचपन से ही अल्लाह वालों को देखेंगे आना जाना शुरू करेंगे तो इंशाल्लाह ताला इंकलाब आ जाएंगे जिंदगी में। और इसी तरह एक बात और अर्ज कर दूँ कि माशाल्लाह हैदराबाद से कराची कोई दूर नहीं है, अगर अभी किसी को ज्यारत नहीं हुई तो आप कराची तशरीफ में आए, इतना सस्ता टिकट है। आज तो कितने लोग खर्चा कर देते हैं, 500 रुपये चले, 500 का होगा, 300 का होगा, 400 रुपये का टिकट होगा, आप अगर 25 तारीख की तशरीफ में अभी किताबें तकसीम होंगी, उसमें एड्रेस भी लिखा है, हजरत की ज्यारत है, हजरत की तरफ से माशाल्लाह सबको खाना मिलता है, फ्री लंगर लगता है, चाय पिलाई जाती है मदीना शरीफ की वहाँ पर, वो 25 तारीख में कोई भी आ जाए माशाल्लाह हजरत की तरफ से पूरा जबरदस्त लंगर लगा होता है वहाँ पर, माशाल्लाह कहने से नजर नहीं लगती है। तो जिनको यहाँ ज्यारत नहीं हो तो मायूस होने की जरूरत नहीं है, कराची जाके आके ज्यारत कर लें, थोड़ा जो है अपनी जेब गिरी करें। अल्लाह पहले लोग अल्लाह वालों से मिलने के लिए कहाँ कहाँ जाते थे, और मैं अपने शेख की तो यही कह रहा, कराची और भी अल्लाह वाले मौजूद हैं जिससे दिल मिलता हो, जिससे ब्लड ग्रुप मिलता हो, बहुत सारे अल्लाह वाले हैं, मगर मेरे शेख की ज्यारत जरूर करें। जिन्होंने नहीं देखा हो हजरत शाह फिरोज अब्दुल्ला मेहमान साहब दाम गातम आलिया को, जिसने भी ना देखा हो एक दफा आके मुलाकात जरूर कर लें, इंशाल्लाह आपको मजा आ जाएगा। कोई कहता भी आदमी हो भले क्लीन शेप हो, पैंट शर्ट पहना हो, और हम भी तो ऐसे ही है, क्लीन शेप वाले का जाहिर का गुनाह है, और बहुत से दाढ़ी वाले होते हैं जिनके अंदर तकब्बुर है, गुज़ है, कीना है, तो ये बातिन का गुनाह है, बातिन का गुनाह नजर थोड़ी आता। मेरे शेप किसी को हकीक नहीं समझते, कोई कहता भी आकर आ जाए किसी भी हालत में आ जाए, हजरत उसको गले लगा लेते हैं माशाल्लाह, हजरत शाह फिरोज अब्दुल्ला मेहमान साहब जहाँ का तुम आ जाए, किसी क्लीन शेप वाले से किसी से नफरत नहीं करते हजरत मेरे, कभी आके मुलाकात करें, ऐसे प्यारा दिल होता है अल्लाह वाले, ऐसे प्यारे होते हैं, हिदायत के चिराग होते हैं लोग, ये हजरात हम इनकी कदर नहीं करते, हम मीडिया के गुलाम बने रहते हैं, बहुत ही प्यारे मुस्कुराता हुआ चेहरा माशाल्लाह, उनकी एक अदा बिल्कुल हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह ने फरमाया, यानी हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह से एक एक बात की हजरत फिरोज अब्दुल्ला मेहमान साहब का तुम आइए इस्लाह करवाते, एक एक बात पूछते थे, एक बहुत बड़े अल्लाह वाले कह रहे थे कि यानी हजरत फिरोज मेहमान साहब का तुम आइए के लिए کہ اگر سوئی بھی گرتی ہوگی تو فیروز محمد جو ہے وہ حضرت مولانا حکیم اختر صاحب رحمۃ اللہ سے مشورہ کرتے ہوں گے. کتنا مشورہ کرتے تھے ہمارے سر کا. اب دیکھیے اللہ تعالیٰ کا کیسا فیصلہ ہے. نام تو نام سے ماشاء اللہ حضرت مولانا فیروز صاحب جامع کا تمہاری رشید بیان ہے تو حضرت بڑے حضرت والا کے بہت ہی پرانے فاضل میں خاص ان شاء اللہ تعالیٰ ان کا بیان ہوگا تو حضرت نے ان کو بھیجا ہے ان شاء اللہ تعالیٰ تو وہ بیان کر رہے ہیں. Thank you.